हरेक शनिबार यहाँहरू समक्ष म नयाँ नयाँ कविता लिएर उपस्थित हुनेछु। यो शनिबारको कविता छ बारुलो। खिल भएको विष भएको अर्काको ज्यान लिने रिस भएको ज्यानी खुनी बैगुनी कालो निखुर कालो हुन्छ बारुलो। उस्तै प्वाँख उमारेर खिल लुकाएर घारको पुवालमा शिर झुकाएर सगर्व आफूलाई सगोत्री भन्दै माउरीको घारभित्र बसो बारुलो, रानुको छेउमा बसो बारुलो। लोकल मसिना दुब्ला माउरीहरू फुलका थुगा निमोठेर बजार लाने व्यापारीको गाउँमा रस चुस्न नपाएर बगरमा छरिएका जङ्गली फुल खोज्दै टाढा टाढासम्म डुलेर थाकेका तीठ लाग्दा माउरीहरू आफू भोकै बसेर चाकामा अलिकति मह चुहाएर खडेरीमा सञ्चय गर्न ताती लागेका माउरीहरू टुहुराको घारमा बिदुवाको कमाई खान दक्षिणी पुवालबाट पस्यो बारुलो, पखेटा फिजाएर बस्यो बारुलो, पखेटा फिजाएर बस्यो बारुलो।